छैन तिमी काछेउमा काछु थाहा छैन किन लाउँछ माया उनैको जति भुल्न कोसिस गरे नि सम्झना आउँछ उनैको बिसान्छु भाग छैन तिमी काछेउमा काछु थाहा छैन किन लाउँछ माया उनैको जति भुल्न कोसिस गरे नि सम्झना आउँछ उनैको जति भुल्न कोसिस गरे नि सम्झना आउँछ उनैको मेरो ध्यान पनि किन लाउँछ माया उनैको जति भुल्न कोसिस गरे नि सम्झना आउँछ उनैको जति भुल्न कोसिस गरे नि सम्झना आउँछ उनैको जति भुल्न कोसिस आकाशको जोर हेरेर आशा छु किन लाउँछ माया उनैको जति भुल्न कोसिस गरे नि सम्झना आउँछ उनैको तडपिँदै बाँच्छु आकाशको जोर हेरेर आशा छु किन लाउँछ माया उनैको जति भुल्न कोसिस गरे नि सम्झना आउँछ उनैको जति भुल्न कोसिस